105 मेगाहर्जमा कार्यक्रम हाम्रो देश हाम्रो गौरव सुन्न नभुल्नु होला। नमस्कार, साथै प्रभातकालीन न्यानो अभिवादन। कार्यक्रममा हाम्रो देश हाम्रो गौरवको प्रतीक्षामा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोताहरूमा प्रविधिका दाजु रिजन अनि कार्यक्रम प्रस्तुता म सुशील पौडेलको तर्फबाट अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रममा हाम्रो देश हाम्रो गौरव तपाईँ हरेक हप्ताको बिहिबार बिहान 8 बजेको शुभ बिहानी पश्चात रेडियो अर्पण 104.5 मेगाहर्जको आकाशीय ध्वनि तरङ्ग र इन्टरनेट अनलाइनको www.radioarpan.com.np सुन्न सक्नुहुनेछ। कार्यक्रममा हाम्रो देश हाम्रो गौरवको यस श्रृङ्खलामा रहेर हामी सदा सदा राष्ट्र राष्ट्रिय गौरवका विविध विषयवस्तुहरू सकारात्मक सोच प्रेरक प्रसङ्ग र साथसाथै मिठा मिठा स्वदेश गानहरू उठान गर्ने गर्दछौँ। आजको श्रृङ्खलामा पनि यिनै र यस्तै विषयवस्तुको साथमा उपस्थित भएका छौँ। साँच्चै नै हामी जन्मेको यो देश गौतम बुद्धको जन्मदेश, ऋषि मुनिहरूको तपोभूमि, आराध्य देवी देवताको कर्मथलो, सगरमाथाको देश, यो नै हाम्रो लागि सदा सदा गौरव अनि प्रतिष्ठाको विषय हो। त्यसैले रेडियो अर्पण 104.5 मेगाहर्जको यस श्रृङ्खलामा रहेर हामीले सदा सदा राष्ट्र राष्ट्रियताप्रति समर्पित रहेर कार्यक्रम प्रस्तुत गरिराखेका छौँ। आजको श्रृङ्खलामा नेपालको रोग भ्रष्टाचार र घुसखोरी कस्तो कस्तो निकायमा हुन्छ र भ्रष्टाचार र घुसखोरी किन भइरहेको छ, यसै विषयमा केन्द्रित रहेर कार्यक्रम प्रस्तुत गर्नेछौँ। त्योभन्दा अगाडि एउटा स्वदेश गान। पैदल हिँड्ने नेताजीका करोडौँका चिल्लाकार फस्टाउँदैछ देशमा आज घुसखोरी र भ्रष्टाचार। कोही सांसद घुस लिन्छन्, कोही बेच्छन् रातो पासपोर्ट। कोही सांसद घुस लिन्छन्, कोही बेच्छन् रातो पासपोर्ट। संसदभित्र मान्ने जिउ, बाहिर अर्कै अवतार। संसदभित्र मान्ने जिउ, बाहिर अर्कै अवतार। विकास गर्न होइन यहाँ, कमाई गर्न चाहने सत्ता। विकास गर्न होइन यहाँ, कमाई गर्न चाहने सत्ता। मन्त्री बनी महल जोड्छन् श्रीमतीलाई सुनको हार। मन्त्री बनी महल जोड्छन् श्रीमतीलाई सुनको हार। सुडान काण्ड बाहिर आयो करोडौँको रहेछ खेल। चोखो रहेन पुलिस पनि एसिपी होस् या हवलदार। पुल बनोस् बाटो बनोस् भत्किहाल्छ महिना दिनमै। पुल बनोस् बाटो बनोस् भत्किहाल्छ महिना दिनमै। विकास बजेट कुम्ल्याएर मोटाउँदैछन् ठेकेदार। भ्याट बिल पनि डुप्लिकेट छापिन्छ रे भित्रभित्रै। भ्याट बिल पनि डुप्लिकेट छापिन्छ रे भित्रभित्रै। कसैलाई कारबाही हुन्न सरकार, किन बन्छस् लाचार। कसैलाई कारबाही हुन्न सरकार, किन बन्छस् लाचार। धनी बन्दै गए नेता, देश झन्झन गरिब। धनी बन्दै गए नेता, देश झन्झन गरिब। सोझा साझा जनतालाई थोपार्दैछन् ऋणको भार। सोझा साझा जनतालाई थोपार्दैछन् ऋणको भार। सर्वसाधारण नागरिकलाई सुशासनको अनुभूति प्रदान गर्ने क्रियाशील राज्यका विभिन्न अङ्गमा जब भ्रष्टाचार जन्ने क्रियाकलाप हुन थाल्छन्, सुशासनको पक्ष कमजोर हुन्छ। विकासका गतिविधि गतिहीन हुन्छन् र समुच्चा लोकतन्त्र सुकेनाश लागेको बच्चा शरीर कमजोर बन्छ। यस अर्थमा भ्रष्टाचार यस्तो महारोग हो जसलाई समयमै नियन्त्रणमा लिन नसक्दा छाडा साँडे भएर डुकुर्दै हिँड्छ। भ्रष्टाचार नेपालको मात्र समस्या होइन, संसारका प्राय सबै देशमा यसले जरो गाडेको छ। मात्रा र सङ्ख्याको मात्र फरक हो। यद्यपि विकासोन्मुख र विकासशील राष्ट्रमा भ्रष्टाचारको रोग बढी मात्रामा फैलिने गरेको छ, तापनि विकसित राष्ट्र समेत यसबाट अछुतो रहन सकेको छैनन्। विगतमा भएको घटना हेर्दा नैतिकताको ह्रास र मूल्य मान्यतामा आएको कमीले शासकीय संरचनाभित्र र बाहिर रहेर प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा काम गर्ने व्यक्तिलाई भ्रष्टाचारले नराम्रोसँग गाँजेको छ। भ्रष्टाचार नियन्त्रण गर्ने नेपालको विद्यमान अवस्था कानुनी प्रावधानसँग मात्र गाँसिन पुगेको छ। घुस खानेले समुद्रको छाल गनेर पनि खान्छ भन्ने प्राचीन उखान नेपाली समाजमा चलेको छ। भ्रष्टाचार गर्नु अपराध हो र अपराध गरेमा त्यो दण्डनीय हुन्छ भनेर मात्र हुने भए भ्रष्टाचार गर्नेको सङ्ख्या कम हुनु पर्थ्यो, तर हुन सकिरहेको छैन। किनकि नैतिक शिक्षाको अभावले समस्या सिर्जना भएको छ। भ्रष्टाचार अपराध हो भन्ने विषय सानैदेखि दिमागमा जबसम्म बस्दैन, भ्रष्टाचार रहिरहन्छ। प्राथमिक विद्यालयदेखि नै मूल्य र मान्यता त बारेमा शिक्षा दिने काम जबसम्म हुँदैन, मानिसको स्वभावमा सकारात्मक र निर्मल विचार आउन सक्दैन। समाज विकासको क्रमसँगै भ्रष्टाचार बढेको हो। जुन समयमा समाजभित्र आर्थिक आर्जन र सम्पन्न बन्ने होड चल्यो, भ्रष्टाचार मौलायो। यो क्यान्सर रूपी रोगबाट प्राचीन र आधुनिक दुवै समाज नराम्रो रूपमा संलग्न रहने कर्मचारी, बिचौलिया, राजनीतिक कार्यकर्ता र दबाब समूहहरूको अप्राकृतिक मिल्यमतको कारण सार्वजनिक सेवाका लागि स्थापित संस्था र त्यहाँ कार्यरत व्यक्तिप्रति सोलो डोलोमा सरकार ओलाको नकारात्मक धारणा बढ्दै गएको हो। कुनै सरकारी कर्मचारीले दौरा सुरुवाल लगाएर बाहिरतिर हिँड्दा आम मानिसले सामान्यता घुसिया आयो भन्ने गर्छन्, किनकि दौरा सुरुवाल लगाउने भनेको कर्मचारीले हो र कर्मचारी भनेको गरिबमा र घुसिया हुन् भन्ने धारणाले धेरै व्यक्तिको दिमागमा घर बसाएको छ। यस्तो धारणाले सार्वजनिक सेवा कार्यरतमा लागि प्रतिकूलमा थपेको छैन, दौरा सुरुवाल र कोटको छविप्रति पनि न्याय गर्न सकेको छैन। सार्वजनिक क्षेत्रबाट दिनुपर्ने सेवाको गुणस्तरीयता, प्रभावकारिता, व्यावसायिकता जस्ता अनिवार्य तत्त्वको अभाव नैतिकताको ह्रासका कारणले उत्पन्न भएका छन्, जसले सार्वजनिक सेवाको गरिमालाई धक्का पुगेको छ भने सुशासनको विषय कागज र भाषणमा बढी मात्रामा छाउन थालेको छ। व्यावसायिकता र नैतिकताको ह्रास विशेष गरी पहिलो जनआन्दोलनपछि देखा पर्न थालेको थियो नेपालमा। यसका कारण सन् पहिलो स्वतन्त्रताका नाममा अराजकताको वृद्धि र दोस्रो संस्थागत स्वार्थभन्दा व्यक्तिगत स्वार्थको बोलवाला। राजनीतिक, प्राविधिक, प्रशासनिक तथा निजी क्षेत्रमा रहेका अधिकांश रूपमा ठुला भनिनेदेखि सानामा गनिनेसम्म व्यक्तिगत लाभ हानिलाई मुद्दा बनाएर हिँडेकोले नैतिकताको स्खलन भएको छ र यसले भ्रष्टाचारलाई बढुवा दिएको छ। एकपटक अमेरिका पुगेका विकासशील देशका एकजना संसदलाई उनका समकक्षी सेनेटरले आफ्नो घरमा आतिथ्यता दिएछन्। सेनेटरको घरको भव्यता देखेपछि संसदले उक्त घरको भव्यताबारे जिज्ञासा राखेछन्। सिनेटरले आफ्नो घरको बरन्डामा लगेर बग्दै गरेको नदीतर्फ ती सांसदलाई देखाउँदै भनेछन्, त्यो परको नदी देख्नुभयो? देखेँ। सिनेटरले फेरि भने, नदीमा पुल बनेको देख्नुभयो? देखेँ। सांसदले जवाब दिएछन्। सिनेटरले मुस्कुराउँदै भनेछन्, 5%। त्यसको 2 वर्षपछि तिनै सिनेटर उक्त देशमा गएछन्। त्यतिखेर ती सांसद मन्त्री बनिसकेका थिए। उनले आफ्नो घरमा सिनेटरलाई आतिथ्य दिए। घरको सान बेग्लै थियो, भव्य थियो। सिनेटरले सोधेछन्, मन्त्री महोदय, तिम्रो तलब कति छ र यति ठुलो महल ठड्यायौ? मन्त्रीले भनेछन्, ऊ त्यो पर नदी देख्नुभयो? देखे। मन्त्रीले फेरि सोधे, त्यो नदीमा पुल देख्नुभयो? मन्त्रीको प्रश्नमा सिनेटर अल्मनिएछन् र भनेछन्, खोइ मैले नदी मात्र देखेँ, पुल त देखिनँ। हाँस्दै मन्त्रीले उत्तर दिए, 100%। यो कथा यथार्थमा आधारित हुन सक्छ, तर नेपालको सन्दर्भमा सान्दर्भिक देखिन्छ। यी कुरा भनिरहँदा पहिलो जनआन्दोलन हुनु अघिको अवस्थामूलक पुरै नैतिकवान थियो। त्यतिखेर भ्रष्टाचार हुँदैन थियो भन्ने होइन, 2046 साल अघि भ्रष्टाचारको केन्द्रीकरण थियो। दरबारको सेरोफेरो वा निर्देशनमा मात्र भ्रष्टाचारका घटना हुने गर्थे। सचिव र मन्त्री त्यतिखेर टिप्पणीमा सदर बदर गर्दा दरबारले थाहा पाउँछ कि भनेर डराउँथे र विचार पुर्याउँथे। 2046 साल पछिका दिनमा को कोसँग डराउने, को कसको अनुशासनमा बस्ने अन्यल बढ्दै गयो। त्यसैले राजनीतिमा अराजकता, प्रशासनमा अनुशासनहीनता र निजी क्षेत्रमा गैर इमान्दारिताले फुल्ने र फाल्ने मौका पायो। यस अर्थमा भ्रष्टाचारको पुरै विकेन्द्रीकरण भयो। अहिले अख्तियार सक्रिय भएर अगाडि आएको छ। भ्रष्टाचार नियन्त्रणका लागि उसको कार्य सराहनीय छ। मूलत यो कार्य निरोधात्मक कार्य हो। भ्रष्टाचारमाथि कारवाही गर्नु र उसलाई दण्ड दिनु एउटा पक्ष हो, भ्रष्टाचार हुन नदिनु अर्को पक्ष हो। भ्रष्टाचार हुन नदिनेतर्फ राज्यको चासो बढ्न जरुरी छ। व्यवहारमा सकारात्मक परिवर्तन नै भ्रष्टाचार हटाउने माध्यम हो। यसमा नैतिक शिक्षाको आवश्यकता पर्छ। विद्यालयको प्राथमिक कक्षादेखि नैतिक शिक्षा र मूल्य मान्यताको दीक्षा दिँदै गएमा एउटा अवधिपछि नैतिकवान जनशक्ति मुलुकभित्र तयार हुनेछ। नैतिक शिक्षा प्राप्त व्यक्तिमा मूल्य मान्यता स्थापित गर्ने ऊर्जा हुन्छ। त्यही ऊर्जाका आधारमा उसले पद्धति स्थापना गर्छ र त्यसको कडाइका साथ पालना गर्छ। त्यस्तो अवस्थामा मात्र व्यक्तिको व्यवहारमा सकारात्मक परिवर्तन भई भ्रष्टाचार न्यून हुनेछ। कुन जुनीमा कुन देवता भगना भगवानले के श्राप दिएका रहेछन् कि त्यस प्राणीले मानव जन्म लिँदा नेपालमै नेपाली भएर जिउनुपर्ने र नेपाली संस्कार र सभ्यता अनुसरण गर्नुपर्ने? कस्तो तितो विडम्बना, कस्तो यस्तो पनि हुँदो रहेछ? आखिर सिङ्गो मुलुकवासी आक्रान्त हुँदासम्म पनि कसैको न चासो जान्छ न त निराकरण गर्ने पहल नै हुन्छ। सबका सब अन्धा, नेता पनि आखिर जनता नै हो र छानिन्छन् जनतैका माझबाट। अनि ऊ पनि देशको वस्तुस्थितिसँग भाली भाँति अवगत छ नै। अनि किन तिनीहरू यस परिस्थितिलाई जडदेखि उखालेर फ्याँक्न किन कम्मर कस्दैनन्, यो सत्य चाहिँ साह्रै तितो र पीडादायक छ नेपालीलाई। अब कुरा गरौँ हाम्रो समाज र सरकारी संयन्त्रको। हुन त के नै नयाँ भन्नु छ र, एउटा डोको नामलो बुन्ने घरेलु उद्योग खोल्न गाउँका काठमाडौँ आएको एउटा सर्वसाधारणलाई घरेलु तथा साना उद्योगका कर्मचारीहरू पिउनदेखि हाकिमसम्मले कसरी रियाल काट्दै चस्माको फ्रेम बाहिरबाट हेर्छन् भन्ने कुरा मैले भनिरहनु आवश्यक छ जस्तो लाग्दैन। घुस नखुवाइकन भन्छु नगरीकन हाम्रो देशमा कुन कम्पनी दर्ता भएको होला, 10-15 हजारको लगानीको घरेलु उद्योग खोल्ने एक आम नेपालीसँग त रियाल काट्ने सरकारी कर्मचारी भएको ठाउँमा एउटा मल्टिबिलियन डलर बोकेर नेपालमा व्यापार गर्न आएको गोरो छालालाई के मात्र गरेनन् होला हाम्रा सरकारी कर्मचारीले। उनीहरूबाट केही हजार लाख पाउने आशमा हाम्रा महान सरकारी कर्मचारी पिउनदेखि हाकिमसम्मले कस्ता कस्ता बाधा अडचन ल्याइदिए होला न, अनि आफैले ल्याएका बाधा अडचन फुकाउन कस्ता कस्ता जुक्ति दिए होलान् भन्ने कुरा मैले सोच्न पनि सक्दिनँ। घुस नदिँदा कम्पनी रजिस्ट्रारका कम्पनीलाई कसरी फाइल लुकाइदिन्छन्, दसैँ खर्च नदिँदा नेपाल टेलिकमका कर्मचारीहरूले कसरी प्राइभेट आइपिए आइएसपी कनेक्सन काटिदिन्छन् भन्ने कुरा 6 वर्षको नेपालको कार्यकालमा राम्रोसँग देखेको अनि भोगेको कुरा हो। मलाई लाग्छ एउटा सर्वसाधारणले देखेको यस्ता उदाहरणहरू सायद मल्टिबिलियन डलर बोकेर व्यापार गर्न आउनेहरूको अगाडि त समुद्रमा एक थोपा पानी बराबर नै होला। अब कुरा गरौँ अनियमितता र कर छलीको। तपाईँहरू आफै सोच्नुहोस्, हाम्रो जस्तो घुसखोरी भ्रष्टाचार अनि गुणतन्त्रको वातावरणमा बसेर कुनै कम्पनीले कसरी नियम कानुनमा मात्र रहेर काम गर्न सक्छ। नियम कानुनमा बसेर मात्र व्यापार गर्छु भनेर गर्न खोज्ने हो भने पनि हाम्रै नियम कानुनका संरक्षकहरूले 2-4 पैसाको लोभमा त्यसलाई लागि परेर पछार्न खोज्छन्। अब गल्ती कसको, हाम्रा नियम कानुनका रक्षकको कि व्यापारीको? एउटा व्यापार गर्न चाहने कि नै सरकारी बुवासोहरूलाई चित्त बुझाउँदै अगाडि बढ्नु पर्यो, कि त व्यापार गर्न सक्दिनँ भनेर हात झिकेर हिँड्नु पर्यो? कर छली र पारदर्शिताको कुरा गर्दा नेपालमा सायद कुनै कम्पनी होला जसले 1% स्वच्छ व्यापार गरेको होस्। एउटा स्टार्टअप कम्पनीले 2-4 लाख कमाउन थाल्यो भने कसरी समयमा कर तिर्ने भन्दा पनि कसरी कमभन्दा कम आय देखाउन र कमभन्दा कम तिर्ने भन्नेमा उनीहरू बढी सोच्ने गर्दछन्। आज अलि बढी कमाउन थाल्यो भने हाम्रा सरकारी बुवासोहरू 2-4 पैसा पाउने आशामा कसरी बढीभन्दा बढी कर छल्न सकिन्छ र सरल हिसाबले सरकारी अफिसका कामहरू सल्टाउन सकिन्छ भन्ने जुक्ति दिन अफिसमै आइपुग्छन्। मेरो भन्नुको मतलब कुनै कर छल्ने कम्पनीले माफी पाउनु पर्छ भन्ने पक्कै पनि होइन। कर छल्नेहरू देशका धमिराहरू हुन्, तिनले सजाय पाउनै पर्छ, तर यहाँ कर छल्ने र अनियमितता गर्नेहरू भन्दा उनीहरूलाई उक्साउने हाम्रै कानुनका संरक्षकहरूको सबैभन्दा ठुलो दोष छ। हाम्रो संरचना नै खोक्रो छ। यो कुरा बुझ्दा बुझ्दै पनि एउटा विदेशी लगानीको कम्पनीले मात्र ठगी गर्यो, अनियमितता गर्यो भनेर उफ्रनु भनेको आफै नाङ्गै हिँड्ने अनि अरूले कुरी कुरी गर्यो भने सरह हो। कुनै पनि व्यापारको मुख्य उद्देश्य भनेको बढीभन्दा बढी नाफा कमाउनु हो, त्यो भन्दैमा देशको नियम कानुन मिचेर व्यापार गर्ने भन्ने पनि होइन। कुनै पनि कम्पनीलाई नियम कानुनको दायरामा ल्याउनका लागि नै सरकारी संयन्त्रहरू खडा भएका छन्, तर हाम्रा तिनै संयन्त्रहरू आफ्नो व्यक्तिगत लालचीका लागि अप्रत्यक्ष पति के सहरमा प्रत्यक्ष रूपमा अनियमिततालाई प्रोत्साहन गरिरहेका छन्। यो सब बुझ्दा बुझ्दै पनि हामी जान्ने बुझ्ने भनौँदाहरू एउटा विदेशी कम्पनी आएर अनियमितता गर्यो, कर छली गर्यो भनेर उफ्रन्छौँ, तर यसो गर्नु भनेको एकदमै लालचपूर्ण अवस्था हो। अब तपाईँ हामीले भोगेको अनि देखेको कुरा हो, तपाईँ हामी कुनै सरकारी कार्यालयमा अनि नगरपालिकामा कुनै सिफारिस लिन गयौँ भने एउटा सिफारिस लेखेको तपाईँलाई 500 देखि 1000 रुपियाँ माग्ने गर्दछन् त्यहाँका सरकारी कर्मचारीहरूले। तिनीहरूलाई सरकारले भत्ता दिएको छ 10 बजेदेखि 4 बजेसम्म उनीहरूले नगरपालिकामा र सरकारी कार्यालयमा आएर काम गरेको सरकारले तलब दिएको छ। तर पनि त्यही अवधिमा हामी नगरपालिकामा पुग्दा उनीहरूले किन पैसा माग्छन्, किनभने हामी प्रतिरोध गर्दैनौँ, हामीले प्रतिरोध गर्नुपर्छ, हामीले बुझाएको करको भत्ता उनीहरूले खाएका छन्, उनीहरूलाई सरकारले तलब दिएको छ भने हामीले फेरि किन उनीहरूलाई भ्रष्टाचार गर्न दिने, हामीले फेरि किन उनीहरूलाई घुस खान दिने, यसतर्फ सम्पूर्ण नागरिकले पनि सोच्नुपर्ने आवश्यक छ। श्रोता, तपाईँ रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रममा हाम्रो देश हाम्रो गौरव सुनिराख्नु भएको छ। हामीले आजको श्रृङ्खलामा रहेर नेपालको रोग भ्रष्टाचार र घुसखोरी कस्तो कस्तो निकायमा हुन्छ र भ्रष्टाचार र घुसखोरी किन भइरहेको छ यसै विषयमा केन्द्रित रहेर कार्यक्रम प्रस्तुत गरिरहेका छौँ। यति बेलाको क्रममा छोटो व्यापारिक विश्राममा जानेछौँ। व्यापारिक विश्राम लगत्तै पुनः बाँकी प्रसङ्गका साथ कार्यक्रममा उपस्थित हुने नै छौँ। सुन्दै गर्नुहोला रेडियो अर्पण 104.5 मेगाहर्ज। होइन हजुर, निराश देख्दैछु नि, के को चिन्ता परेको छ आज भोलि? हेर्न बुढी, घर बनाउने त भनियो, घर बनाउन आवश्यक सामग्री कहाँबाट ल्याउने भनेर चिन्तामा परेको छु। ल, हजुरलाई थाहा छैन र हाम्रै बकुलर चोकमा भएको अरियाल सप्लायर्समा घर बनाउनको लागि आवश्यक सबै सामग्री पाइहालिन्छ नि। ए हो र, त्यसो भए म अहिले हेरिहाले। हजुर, हामी कहाँ घर निर्माणको लागि आवश्यक पर्ने टोयलेट, बाथरूम, सेनेटरीका सामान, नेपाटप टङ्की, सिसा, शिखर फ्लाइवर्ड, रेडिमेड ढोका, साथै पशुपति पेन्ट्स पनि उपलब्ध छ। अर्याल सप्लायर सेन्टर्स तपाईँको नाम, तपाईँको घर बलियो र आकर्षक निर्माणमा सहयोग गर्ने हाम्रो काम। सम्पर्क अर्याल सप्लायर सेन्टर, रनपाठ बकुलर चोक, रेडियो अर्पण अगाडि, प्रोप्राइटर भेषराज अर्याल, मोबाइल 9845517819। पुनश्च अर्याल सप्लायर सेन्टर्स पुरानो ठाउँबाट 50 मिटर पूर्वतर्फ सरेको जानकारी गराइन्छ। फोन 0556580040। ग्रुप ए का लागि पहिलो प्रश्न, चितवनको भरपर्दो विश्वासिलो ट्राभल्स कुन हो? न्यू मिमोसा टुर्स एन्ड ट्राभल्स। सही जवाफ। अब दोस्रो प्रश्न, हवाई टिकट, रेल टिकट, अन्तर्राष्ट्रिय कुरियर, मनी चेन्ज, सम्पूर्ण सेवा एकै ठाउँमा कुन ट्राभल्समा रहेको छ? न्यू मिमोसा टुर्स एन्ड ट्राभल्स। सही जवाफ। हो, तपाईँ पनि सम्पूर्ण सेवा र सुविधा भएको ट्राभल्सको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस्, साथमा विदेशबाट पठाएको भिसा प्रोसेसिङ तथा श्रम स्वीकृतिका लागि सहयोग गरिन्छ, साथै रिकन्फर्म क्यान्सलिङको सुविधा। सम्पर्क न्यू मिमोसा टुर्स एन्ड ट्राभल्स, सौराहा चोक, हिमालयन ब्याङ्कको भवन, फोन नम्बर 0556560031, मोबाइल नम्बर 9845140161। दाई नमस्कार। नमस्कार। वा दाई, घर त बब्बाल बनाउँदै हुनुहुँदो रहेछ नि, अब तपाईँ पनि जानुपर्छ। जानुपर्छ रे, कहाँ किन आत्तिनु भा दाई, अन्त कहाँ हुनु, हुई त हो नि, जयश्री हरियर हार्डवेयर सप्लाई स्टोर्समा जानुपर्छ पो भनेको त। हामी कहाँ टोयलेट, बाथरूमका सम्पूर्ण सामान, रङ रोगन, कब्जा, काटी, छिस्किनी, टाइल, सिसा, प्लाई, साथमा सम्पूर्ण हार्डवेयर तथा निर्माण सम्बन्धी सामानहरू सुपथ मूल्यमा पाइन्छ। एसियन पेन्ट्सको आधिकारिक विक्रेता जयश्री हरिहर हार्डवेयर सिसा प्लाई स्टोर्स, रत्नगर 8 नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर रामु पौडेल, फोन नम्बर 0556162012 र मोबाइल 9855066812। क्या हो साथी, आज नि बाइक डोर्याउँदै यस्तै छ, आफ्नो त दैनिकी बनिसक्यो बाइक डोर्याउने। ल पक, अबदेखि तैँले यो बाइक डोर्याउनु पर्दैन। रानाभाट मोटरसाइकल वर्कसपको भरपर्दो अनि विश्वासिलो सेवाले यो सम्पूर्ण समस्या मुक्त हुनेछ। हामी कहाँ सबै खाले बाइकहरू सुपथ मूल्यमा मर्मत गरिनुका साथै नयाँ तथा पुराना बाइकहरू खरिद बिक्री एवं बाइकका सम्पूर्ण पार्ट्सहरू उपलब्ध छ तथा ठाउँमा आएर बाइक मर्मत गर्ने सेवा पनि उपलब्ध छ। सम्पर्क रानाभाट मोटरसाइकल वर्कसप, रत्नगर 7 कृष्ण मन्दिर चोक, प्रोप्राइटर सर, 9855062454। प्लस टू पछि एमबीबीएस बी नर्सिङ एटीआई गएको वर्ष 2070 मा बीएससी एजी बीई मा 90% पास प्लेसमेन्ट एवं बीएससी नर्सिङ एम 70% प्लेसमेन्ट गराउन सफल बाहिरकै उत्कृष्ट एटीआई मा 2000 खुल्यो एसएलसी दिएर बसेका होलाई साइन्स नर्सिङ एचए ब्रिज कोर्सको अन्तिम समूहमा लिँदैछ बोइज गर्ल्स होस्टेलको पनि सुविधा छ सम्पर्क एभरेस्टस इन्स्टिच्युट इटीआई रिस्ट एकाडेमी सँग सहकार्य 24 कोटी मौलाकालिका सँगै भरतपुर फोन नम्बर 0656531809 शाखाहरू टाढी चोक उद्योग वाणिज्य सङ्घ गेट अगाडि दियालो एग्रोभेट सँगै मोबाइल नम्बर 9845023061 कावासोती थाना चोक मोबाइल 9855576878 किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भन्छ बाबु आकर्षक पार्टेसन हेरु हेरु लाग्ने सिलिङ रङ रोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि छैन मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका जिप्सन बोर्ड सिलिङ वाल पुटिङ कर्निस बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङ रोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योति हल मार्ग बकुलर चितवन फोर फाइटर इनाद करिमिया मोबाइल 9899 विकास गुरुङ मोबाइल 9541773213 कुलप्रसाद सापकोटा मोबाइल 9541602383 ए भाइ भिसा लाग्यो पैसा नै कुनि एक हप्ता अगाडि मात्रै छोरीको भिजा लागेन भन्नु भएको हो नि बाबु तर टाढी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा तथा अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि सम्पर्क ओकायामा कन्सल्टेन्सी प्राली टाढी पुल नजिकै एक्जिक्युटिभ डिरेक्टर पूजा कुबर मोबाइल 9845560698 फोन नम्बर 0656560698 साथमा शान्त वातावरणमा अनुभवी शिक्षकहरूद्वारा जापानिज ल्याङ्ग्वेज सिकाइनुका साथै न्युजिल्यान्ड जोगी परामर्श दिइन्छ छाला तथा यौनरोगका बिरामीलाई सुवर्ण अवसर टाढी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाढीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौँ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डी फोर घाउ खटिरा कोठी मुसा शरीर चुक्ने कुष्ठरोग शरीर र हात खुट्टामा धेरै पसिना आउने नाउको समस्या सोरासिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया धातुरोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर 2 मेन रोड टाढी चौक फोन 0556603141 एम्बुलेन्स 9845564222 विश्राम पछिको यो समयमा तपाईँहरू सम्पूर्णलाई पुनः कार्यक्रममा स्वागत चाहन्छु तपाईँ सुन्दै हुनुहुन्छ अर्पण सबैलाई सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम हाम्रो देश हाम्रो गौरव र कार्यक्रम हाम्रो आजको श्रृङ्खलामा रहेर नेपालको रोग भ्रष्टाचार र घुसखोरी कस्तो कस्तो निकायमा हुन्छ र भ्रष्टाचार र घुसखोरी किन भइरहेको छ यसै विषयमा केन्द्रित रहेर प्रस्तुत गरिराखेका छौँ मेरो आवाजलाई तपाईँ भएको स्थानसम्म पुर्याउन पर्दा पारीबाट दाजु रिजनको साथ मिलिराखेको छ भने म छु कार्यक्रम प्रस्तुता सुडेल भ्रष्टाचारमा नेपाल विश्वमै चौथो स्थानमा छ सायद। नेपाल जसरी सगरमाथा भएको देश भनेर चिनिन्छ, गौतम बुद्ध जन्मेको देश भनेर चिनिन्छ, भ्रष्टाचारीहरूको देश भनेर पनि चिनिन्छ। कतिपय भ्रष्टाचारका चलन वा सभ्यता भन्ने छाप पारेको छ। घुस नदिइकन वा नलिइकन हाम्रो मनले मान्दै मान्दैन। कुनै पनि सरकारी र गैर सरकारी कामकाजका लागि हामीले खुसीले नै घुस दिन्छौँ। कर्मचारीले घुस लिएनन् भने हाम्रो काम पाएको भएन भन्ने ठान्दछौँ। कर्मचारीले कमाइ हुने स्थानमा सरुवा माग्नु र सरकारले पनि आफ्नो मान्छेको नाममा बढी लाभ हुने स्थानमा सरुवा गर्नुले भ्रष्टाचारको देश भन्ने प्रमाणित हुन्छ। अतिरिक्त आय हुने स्थानमा जागिर पाउने कर्मचारीलाई हामीले भाग्यमानी भन्ने ठान्दछौँ। विशुद्ध तलब मात्र पाइने स्थानमा भएका कर्मचारीहरूलाई दयाको दृष्टिले हेर्ने गर्दछौँ। यसले पनि हाम्रो देश भ्रष्टाचारी देश हो भनेर प्रमाणित हुन्छ। हाम्रो देशमा हुने भ्रष्टाचारका प्रमुख भ्रष्टाचार आर्थिक नै हो, तपनि सामाजिक, राजनीतिक, धार्मिक, सांस्कृतिक र चारित्रिक भ्रष्टाचार पनि हुने गर्दछन्। देशलाई बदल्नका लागि सामान्य काम पुरै पुग्छ। जनताले चाहेको केवल मालपोतको जग्गा पास गर्दा बिना घुस सजिलैसँग काम होस्। नापीमा नक्साको सिटै गायब पारी घुस नखाइयोस्। वैशाखमा स्कुल पढाइ सुरु हुने हुँदा अघिल्लो चैत्रमा किताब फागुनमा बनेको सडक असाढमा भत्कँदा भ्रष्टाचारमा संलग्नलाई कारवाही गरियोस्। आफ्नै बस्ने अफिस कमजोर बनाएर कमिसन खाएर भूकम्पमा सर्वप्रथम आफै मनै पासो थाप्ने इन्जिनियर, ठेकदार, ओभरसियर, त्यसको कमिसन खाने राजनीतिक व्यक्ति, मण्डले, मन्त्रीलाई लगायत सशक्त कारवाही गरियोस्। सिँचाइका कुलो नहर पानी नबग्दै भत्कने नबनाइयोस्। देशबाट तस्करी, हत्या, हिंसा, असुरक्षा, अशान्ति बाहिर भागोस् भन्ने मात्र चाहेका छन् नेपाली जनताले। सही सेवा प्रवाहका उपायहरू पनि हामीसँगै छन्। ती उपायको प्रयोग पनि सम्भव छ। नेता र कार्यकर्ताको लागि मात्र राजनीति गर्ने होइन, नीति र देशका लागि राजनीति गर्नुपर्छ। भ्रष्टाचारी र अपराधीको लगनगाँठो राजनीतिसँग गाँसिन हुन्न, भतुवा होइन राष्ट्र सेवक हुँ भनेर बुझेर काम गर्नुपर्छ। भ्रष्ट कर्मचारीलाई कर्मचारीले नै नाङ्गे झार पार्नुपर्छ। जनताको काम गर्ने कर्मचारीले राजनीतिको आदेश पर्खन हुन्न। जनताले पनि हक अधिकारको लागि आफू हकदार हुँ भन्ने बुझेर लड्न सिक्नुपर्छ। हक अधिकार सजिलैसँग अरूले दिने विषय नै होइन भन्ने बुझ्नुपर्दछ नेपाली जनताहरूले। तब मात्र प्रशासनमा स्वच्छता, पारदर्शिता, चुस्तता, तदुर्कता आइ सेवा प्रवाहमा सुधार आउँछ। अन्यथा कुकुरको पुच्छर 12 वर्षसम्म ढुङ्ग्रोमा हाले पनि बाङ्गाको बाङ्गै हुन्छ भने चाहिँ हाम्रो सेवा प्रवाह पनि कहानीमा सीमित। समयले आफै अपरेसन गर्नेछ। उक्त अपरेसनले ककसको कुन कुन अङ्ग काटेर कहाँ फाल्छ समयले नै तय गर्नेछ। तपाईँ हाम्रो समाजमा धेरै त्यस्ता पात्रहरू छन् जसले ठुला ठुला गफ हाँक्छन्, समाज परिवर्तनका लागि मरि मेटेर काम गरेको देखाउँछन्, तर यिनैहरूबाटै भ्रष्टाचारको उदय भएको हुन्छ। भलै आर्थिक भ्रष्टाचार नगरेका होलान्, आकुत सम्पत्ति जम्मा नगरेका होलान्, तर आर्थिक रूपमा गरिने कार्यहरू मात्र भ्रष्टाचार होइन। भ्रष्टाचार त त्यो पनि हो जसले चम्चागिरी गर्छ, आफ्नो पेसालाई नै अमर्यादित पार्दै, आफ्नै स्वाभिमानलाई माटोमा मिसाउँदै, हजुरिया गर्दै राजनीतिक दलका नेताको घरको दैलोमा पुग्छ, हाकिमहरूको घरको दैलोमा पुग्छ र सुरु गर्छ आफ्नो चम्चागिरी। हो, हाम्रो समाजमा देखिएको भ्रष्टाचार, हरेक कार्यालयमा देखिएको भ्रष्टाचार त्यो हो चम्चागिरी, जसले नचाहँदा नचाहँदै पनि आर्थिक भ्रष्टाचारको जन्म हुन्छ। यसरी आर्थिक भ्रष्टाचारको मूललाई असारे साउने झरी बनेर साथ दिइरहेका हुन्छन् दलका नेताहरूले। अहिले नेपालमा राजनीतिक दलहरू जति भ्रष्ट सायद अरू कोही कतै छैनन्। उनीहरूले कहाँ र कुन क्षेत्रमा भ्रष्टाचार गरेका छैनन् तपाईँलाई प्रश्न राखियो भने सायद गाह्रो हुन्छ होला, यो ठाउँमा भ्रष्टाचार नै भएको छैन राजनीतिक दलबाट भनेर भन्न। संविधान र प्रधानमन्त्री बनाउने संसद भवनदेखि लिएर जिल्लाका विकासी संयन्त्रमा रहेका राजनीतिक पार्टी जताततै माथि जसरी समाजको आफू प्रतिष्ठित व्यक्ति बन्न रुचाउने तथा चम्चागिरीमा दिनरात बितेका र आफूले लगाएको धोती नै फुस्केको कुरो पत्तो नपाउने व्यक्तिहरूको कुरा थियो, जसले चम्चागिरीको माध्यमबाट भ्रष्टाचारको जन्म गराइरहेका थिए भने आफ्नो नैतिकतालाई लिलाम गर्दा अपुत सम्पत्ति कमाउने राजनीतिक दलका नेताहरूको कुरा भइरहेको छ। कुरालाई विस्तार गरौँ। जसलाई संविधान निर्माण गर्नका लागि जनताले मत जाहेर गर्दै संविधान सभासम्म लिएर आए, तर तिनीहरूको काम त चोरी गर्ने पो भयो। आफूलाई राज्यले दिएको अधिकारको दुरुपयोग गर्दै रातो पासवर्ड बेच्ने, तलब भत्ता बुझ्ने अनि सडकमा महँगा महँगा र कसी खाँदै दुनियाँ हँसाउने, जागिर खुलाइदिन्छु भन्दै घुस लिँदै हिँड्ने, आफ्नो परीक्षा छोरीलाई दिन लगाउँदै हिँड्ने काम भयो। जनताको सेवाका लागि, राष्ट्र विकासको लागि राजनीति गर्नुपर्ने ठाउँमा यसरी नेपाल आमाको नै मुटु दुख्ने गरी फोहोर राजनीति गर्नेहरूलाई सायद देशमा मृत्युदण्डको कानुन हुन्थ्यो भने त्यो पनि अपर्याप्त हुन्थ्यो होला। यहाँ सधैँ यस्तै भइरहेको छ। कहिल्यै पनि भ्रष्टाचार निर्मूल पार्न यहाँका राजनीतिक दलहरू लागेका छैनन्। ठोगी, चोरी, बेइमानी इत्यादि तथा प्रत्यक्ष भ्रष्टाचार भइरहेको छ देशमा। हाम्रो देशमा शिक्षाका नाममा अर्को वैधानिक भ्रष्टाचार हुने गरेको छ र यसको चाँजो पाँजोसँग सरकारी शैक्षिक संस्थामा शिक्षकले राम्ररी नपढाएर सिधै भस्किन्छ भने निजी क्षेत्रमा संस्थागत वैधानिक भ्रष्टाचार भएको छ। यो अवस्था पनि देशले टुलुटुलु हेरेको छ। झन् ठुलो भ्रष्टाचार, यस्ता अन्य भ्रष्टाचार सामान्य जस्ता लागेका छन्। यस्तो अवस्थाले देश उँभो लाग्न सकेको छैन। शिक्षा क्षेत्रमा नक्कली प्रमाण पत्रको प्रयोगले देशको नाकै काटिदिएको अवस्था छ। यस विषयमा सरकारले छानबिन नै गर्न सकेको छैन भन्ने भनाइ छ। खाद्य पदार्थमा मिसावटको सन्दर्भमा गुतबाग प्रकरण ऐतिहासिक स्मरण बने। नक्कली सामान खरिद बिक्री र तस्करीले त देशको राजनीतिक नै धानेको छ भनिन्छ। आत्महत्या गर्न विष सेवन गर्नेले नक्कली विष परेर नमरेको जस्ता चुटकिला हामीले धेरै पढियो। हामीले जसरी भ्रष्टाचारको विरुद्धमा मन पोलेर कुरा गर्छौँ, त्यसरी नै हाम्रो जीवनमा हाम्रै कारणले कति भ्रष्टाचार गरेका त छैनौँ। आफैलाई राम्ररी निहाल्न आवश्यक छ। हामीले कालो बजारको दुधमा पानी हालेर बेचेका त छैनौँ। दुधमा पानी हालेको कुरा गर्दा गर्दा नक्कली नोटको कारोबार तगरेका त छैनौँ। तराजुमा डाँडी मारेका त छैनौँ। भन्सार छलेर राजस्व ठगेका त छैनौँ। चर्को ब्याज असुल गरेका त छैनौँ। म्याद नागेका औषधि बेचेका त छैनौँ। यस्ता थुप्रै प्रश्न उठ्ने गर्छन्। यस्तो किन हुन्छ? हामीले जहाँ जसरी सक्छौँ भ्रष्टाचार गरेका छौँ। आमाले सुन्दरता बिग्रने डरले बच्चालाई दुध चुसाउने सम्मका अपराध गर्ने हामीले के पो बाँकी रहेका छौँ? ला र श्रोता, तपाईँ रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम हाम्रो देश हाम्रो गौरव सुन्दै हुनुहुन्थ्यो। यतिन्जेल तपाईँले हामीलाई जहाँ जे जस्तो स्थानमा रहेर सुनेर साथ दिनुभयो, तपाईँप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। भएको स्थानसम्म पुर्याउन पर्दापारीबाट दाजु रिजनको साथ मिल्यो। दाजु रिजनलाई पनि धेरै धेरै धन्यवाद प्रकट गर्दै यसै समयमा अर्को कुनै साथमा उपस्थित हुने बाचा गर्दै कार्यक्रम प्रस्तुता म सुशील पनि ओझेल पर्न चाहन्छु। नमस्कार। नेपालको जय होस्, जय माफी। तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ? यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका झ्यालका साथै बैंक तथा अफिसका लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा रत्नगरकी पहिलो उद्योग ओम अल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस्। अल्मुनियमका विशेषताहरू, काठभन्दा सस्तो, रङ रोगन गर्न नपर्ने, सफा गर्न सजिलो।